अब तपाईँहरू सुन्दै हुनुहुन्छ कृष्ण सर्तुङ्गे र केपी पौडेलको साथमा अनलाइन रेडियो कार्यक्रम सिर्जनाका आवाज। बाहिर दोस्ती त मुटुभित्र डाहा राखिएकी छ, बाहिर दोस्ती त मुटुभित्र डाहा राखिएकी छ, र पनि उसले ममाथि निगाह राखिएकी छ। हिजो स्तर नमिल्ने कारण दर्शाएर गए पनि, हिजो स्तर नमिल्ने कारण दर्शाएर गए पनि आज मसँगै जीवन जिउने चाह राखिएकी छ, आज मसँगै जीवन जिउने चाह राखिएकी छ। सूर्य बहादुर थापा रावत कोट छ जलजले दैलेखबाट महिसागर गुजरातबाट पठाउनु भएको रहेछ भारतदेखि। उहाँलाई उहाँको मुक्त सँगसँगै हामी कार्यक्रमभित्र प्रवेश गरिसकेका छौँ। सिर्जनाका आवाज कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण समस्त बुबा आमा दाजुभाइ तथा दिदीबहिनीहरू र आफ्ना लेख रचनाहरू यस सिर्जनाका आवाजसम्म पठाउनु हुने सम्पूर्ण साहित्य प्रेमी मित्रजनहरू सम्पूर्णलाई एकमुष्ट प्राविधिक महानन्दराम खड्का सोलोम कुनसँगै सञ्चालक केबी पौडेल र म कृष्ण सोटिनीको एकैसाथ नमस्कार गर्न चाहन्छौ। तपाईँहरूलाई अवगत नै छ हप्तामा एकचोटि शुक्रबार 8 बजेदेखि 8:30 बजेसम्म तपाईँहरू माझ रहेर हामी तपाईँहरूका लेख रचनाहरूलाई वाचन गर्ने गर्दछौँ र गर्दै पनि आइरहेका छौँ। आज पनि तपाईँहरूका धेरैभन्दा धेरै लेख रचनाहरू यस कार्यक्रम भित्र प्रवेश गरिसकेका छन्। तपाईँहरूका ती लेख रचनाहरूलाई हामी क्रमशः वाचन गर्नेछौँ र तपाईँहरूले आफ्ना लेख रचनाहरू पठाउनको लागि यो इमेलमा तपाईँहरूले पठाउन सक्नुहुनेछ साहित्य.sangeet@gmail.com र नेपाली लिटरेली @gmail.com तपाईँहरूले पठाउन सक्नुहुनेछ। तपाईँहरूका धेरै भन्दा धेरै लेख रचनाहरू छन्, तपाईँका लेख रचनालाई हामी उठान गरिहाल्छौँ किनकि तपाईँहरू प्रतीक्षामा र आशामा बसिरहनु भएको छ मेरो लेख रचनाहरू कहिले वाचन गरिदिनुहुन्छ भनेर कान ठनासेर बसिरहनु भएको छ किनकि रात्रिकालीन यो सुत्ने समय पनि हो र तपाईँहरू सुत्नुपर्ने पनि हुन्छ, भोलि बिहानै उठेर फेरि कुनै कामहरूमा जानुपर्ने पनि हुन्छ। भोलिको कामहरूलाई तपाईँहरूले आजै पलायन गरेर बस्नुभएको पनि छ र हामीलाई धेरै तपाईँहरूलाई धेरै नरोकिकन हामी कार्यक्रमलाई अगाडि बढाइहाल्छौँ। यो मिठो साङ्गीतिक आवाज त्यस पछाडि तपाईँहरूका लेख रचनालाई अगाडि बढाउनेछौँ। सुन्नुहोस् यो मिठो साङ्गीतिक आवाज। लान्छ कुन चाहिँले ठोक्निनु मात्रै पार्छौ कि या मैले राम्री त तिमी बिछकै राम्री धर्म लै छ हुन्नौ कि हाम्री बेहुली बनाएर लान्छ कुन चाहिँले ठोक्निनु मात्रै पार्छौ कि या मैले ठोक्निनु मात्रै पार्छौ कि या मैले ठोक्निनु मात्रै पार्छौ कि या मैले ठोक्निनु मात्रै पार्छौ कि या मैले ठोक्निनु मात्रै पार्छौ कि या मैले यो मिठो साङ्गीतिक आवाज पछाडि फेरि हामी अर्को एउटा लेख उठाएका छौँ। मेरो हातमा परेको छ मोहन श्रेष्ठ मनु काठमाडौँबाट पठाउनु भएको गजल। झल्को आउँछ बार बार बिर्सिया छैन मैले, झल्को आउँछ बार बार बिर्सिया छैन मैले, घर मुनिको खोली किनार बिर्सिया छैन मैले, घर मुनिको खोली किनार बिर्सिया छैन मैले। पटक पटक फर्की भन्दै पत्र लेखेको, पटक पटक फर्की भन्दै पत्र लेखेको, आमा तिम्रो समाचार बिर्सिया छैन मैले, झल्को आउँछ बार बार बिर्सिया छैन मैले। परदेशी यो भूमिमा दुःख कष्ट गरिरहेछु, परदेशी यो भूमिमा दुःख कष्ट गरिरहेछु, तिमीलाई खुसी पार्ने अधिकार बिर्सिया छैन मैले, झल्को आउँछ बार बार बिर्सिया छैन मैले। मलाई घाउ लाग्दाखेरि तिम्रो आँखा रसाउँथ्यो, मलाई घाउ लाग्दाखेरि तिम्रो आँखा रसाउँथ्यो, मायालु त्यो तिम्रो आधार बिर्सिया छैन मैले, छल्को आउँछ बार बार बिर्सिया छैन मैले। घाँस दाउरा गरिकन भोक तिर्खा नभनेर, घाँस दाउरा गरिकन भोक तिर्खा नभनेर, तिमीले गर्यौ स्याहार सुसार बिर्सिया छैन मैले, झल्को आउँछ बार बार बिर्सिया छैन मैले। आएन त्यो फर्की भनी मेरो माया नघटाउनु, आएन त्यो फर्की भनी मेरो माया नघटाउनु, स्मरण रहोस् खबरदार बिर्सिया छैन मैले, झल्को आउँछ बार बार बिर्सिया छैन मैले, घर मुनिको खोलीको किनार बिर्सिया छैन मैले, भनेर आफ्नी आमा आफ्नो परिवारप्रति खबरदारी पनि गर्दै हुनुहुन्थ्यो। यसरी उहाँले आफ्नो एउटा गजलको माध्यमबाट आफ्नो परदेशमा बसेर पसिना बगाए पनि आफ्नो परिवार, आफ्नो माया ममता, आफ्नी माता पिता सबै कुरालाई चाहिँ, आफूले नभुलेको कुरालाई चाहिँ उहाँले गजलको माध्यमबाट पठाइदिनु भएको छ। एकदम खुसी लाग्यो मोहनजी, तपाईँले आउँदा आउँदा कार्यक्रममा पनि यसरी नै आफ्ना रचनाहरूबाट सहभागिता जनाइदिनु होला, र आफ्नो सहभागितासँगै तपाईँको जुन आफ्नो लेख एउटा क्षमता छ यो पनि अझ निखार्दा आउँदै जाओस्, अझ तिखारिँदै जाओस्, तपाईँलाई हामी शुभकामना पनि दिन चाहन्छौँ। यसै गरी हामी तपाईँलाई तपाईँहरूकै लेख रचना उठाउने क्रममा अर्को लेख उठाइहाल्नुहुन्छ कृष्ण सरले। धन्यवाद केपी पौडे सर। र केपी पौडे सरले भर्खर मात्र पढ्नु भएको गजल साह्रै मिठो लाग्यो मलाई, र धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु किनकि म नै छु यो। तपाईँहरूका पनि यस्ता यस्ता लेख रचनाहरू छन्, हामी वाचन गर्नेछौँ, प्रतीक्षा गर्नुहोला। र यसै गरेर फेरि म अर्को लेखलाई उठाइहाल्छु, उहाँको कविता रहेको छ, उहाँको नाम रहेको छ फरेन्द्र लामिछाने, गोर्खा, हाल काठमाडौँदेखि पठाउनु भएको छ। उहाँको कवितालाई म यसरी अगाडि बढिहाल्छु। आज पाखा पखेरी रित्तु भएको छ, आज पाखा पखेरी रित्तु भएको छ, अझ भनौँ एक्लो भएको छ, नितान्त एक्लो पर्नामा शोककुल छ, लेख र भन्ज्याङका पाहुहरूमा लाले गुराँसको सौन्दर्यता एक्लै विलीन छ, कोइलीको त्यो माधुर्य स्वर सुनिदिने कोही छैनन्, पाखा पखेरीले तिमीलाई नै खोजिरहेको छ, तिमी जन्मेको, तिमी हुर्किएको, तिमी हाँसखेल गरेको, पसिना चुहेको, तिम्रै मुटुको टुक्रा आज अचानक माया मारेर गयो, एक छाक खोले खानकै निम्ति पनि तिमीले खोसेको जमिन, तिमी हुँदा कति नरम थियो आज त्यस्तो छैन, कसैको हात पुगेको छैन, चर्करिएको छ, तिम्रै पर्खाइमा छ, ऊ तिमीलाई नै घुरेर बसेको छ। आज ऊ तिम्रा लागि केही दिन नसक्ने भएको छ। त्यो अवार्ड विधामा पनि तिमीलाई पर्खेकै छ। अरूकै निम्ति पसिना नबगाऊ तिमी, जाति भर्क लेख बेसी तिम्रै पर्खाइमा छ। सारा गाउँ तिम्रै आगमन खोजिरहेको छ। बुढा आमा बाबु तिमी आउने बाटो हेरिरहेका छन्। पिढीको दिलबाट छोरा छोरीको श्रीमतीको अपार माया र सम्झना छ। तिमी बिना त्यो भूमि उघाट भएको छ। तिमी त्यति आफूलाई शरण दिने प्रयास नगर, तिम्रो जन्मभूमि तिम्रै पर्खाइमा छ। आज पाखा पखेरी मृत्यु भएको छ, आज भनौ एक्लो भएको छ। यस कविता मार्फत फरेन्द्र लामिछाने उहाँले पठाउनु भएको रहेछ, र म हाम्रो यस सिजनका आवाजमा रहनुभएका सम्पूर्ण युनिटको तर्फदेखि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ, किनकि साह्रै मिठो र मार्मिक पनि छ। घरमा बसेर हाम्रो एउटा परदेशी जीवन नेपालको मा जति पढेर लेखे तापनि परदेशी नबाध्य हुन्छौँ, त्यस्तै पिँधामा आफ्नो जमिनलाई खोनी खुर्सी गरेर खाने त्यो चलन हराइसकेको छ। त्यस्तै पिँधामा परदेशीको आफ्नो छोराछोरी र श्रीमान प्रति यो एउटा कविता शब्द कोरेर कविता मार्फत व्यक्त गर्नुभएको रहेछ परेन्द्र लामिछाने। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र आगामी दिनहरूमा पक्कै पनि तपाईँहरूका यस्ता लेख रचनाहरू आउनेछ आशा गर्नेछौँ। र अब फेरि अर्को लेख उठाउनुभन्दा पहिला हामी अर्को साङ्गीतिक आवाजलाई जोडिहालौँ, त्यस पछाडि तपाईँका लेख रचनाहरूलाई क्रमशः वाचन गर्न हामी उपस्थित भइहाल्नुहुन्छौँ। स्वीकार्नुहोस् यो मिठो साङ्गीतिक आवाज। बाजीलाई पुज्ने कोही त ओली मेरो मनको कुरा बुझ्ने। ए काठमाडौँमा घाडेरी मटौलीमा घर छ, राम्री केटी पाएमा बिहे गर्ने रहेछ। ए राम्री केटी पाएमा बिहे गर्ने रहेछ। घुन्नु चोली लगाउने घर बेबामा सघाउने, घुन्नु चोली लगाउने घर बेबामा सघाउने। ए राम्री केटी पाएमा बिहे गर्ने रहेछ, ए राम्री केटी पाएमा बिहे गर्ने रहेछ। ए सुन त राम्री केटी पाएमा बिहे गर्ने रहेछ। गाउँछिन् आए साखी मैयाले मलाई आँखा लाउँछिन् मैले भलाइ दिन्न तर गोडगान मेरो गाउँछिन् ए काठमाडौँमा घाडे रे मटौलीमा घर छ राम्री केटी पाएमा बिहे गरिरहेछ ए राम्री केटी पाएमा बिहे गरिरहेछ घुन्नु चोली लगाउने घर बेवामा सघाउने घुन्नु चोली लगाउने घर बेवामा सघाउने ए राम्री केटी पाएमा बिहे गरिरहेछ ए राम्री केटी पाएमा बिहे गरिरहेछ ए सुना त राम्री केटी पाएमा बिहे गरिरहेछ कृष्ण सर्तुङ्गे र केबी पौडेलको साथमा अनलाइन रेडियो कार्यक्रम सिर्जनाका आवाजहरू धन्यवाद कृष्ण सर यसै गरी अर्को पत्र परेको छ मेरो हातमा शिव प्रसाद पोखरेल मारेकटले नौ धनकुटा हाल साउदीबाट पठाउनु भएको पत्र छ यो एउटा भावना हो भावना यसरी म अगाडि बढाउँछु सबैका माइती तिजामा आउँछन् चेलीलाई लिनलाई सबैका माइती तिजामा आउँछन् चेलीलाई लिनलाई आफन्तसँगै दुखेसो साड्दै खुसी मन दिनलाई बुढा छन् बाबा बुढी छन् आमा कोही छैनन् घरमा को आउला लिन तिजाको दिन के बेलान दरमा नरुने चेली माइतीलाई सम्झी तिजाको दिनैमा पराई देशमा पुगेछु म त साउको ऋणैमा सबैका माइती तिजामा आउँछन् चेलीलाई लिनलाई सँगैका साथी माइती घर जाँदा तिम्रो मन रुँदो हो मेरा नि माइती मलाई लिन आउनु नि हुँदो हो भित्र छ पीडा अरूलाई के थाहा मनमा नै नरुनु तिजको दिन आएनन् लिन माइतीलाई नभुल्नु बा आमा दिदी कुरेर बस्लान् आउने आशयमा फर्केर आउँछु अर्को साल फेरि नभए लासैमा माइतीमा गई नाचौँला सबै एउटै खासैमा नरुनु चेली माइतीलाई सम्झी तिजको दिनैमा पराई देश पुग्या छु भन्दा साहुको ऋणैमा सबैका माइती तिजामा आउँछन् चेलीलाई लिनलाई आफन्तसँगै उठेसो साड्दै खुसी मन दिनलाई धन्यवाद हाम्रो शिव पोखरेलजीलाई उहाँले आउँदै गरेको तिज नजिकै गरेको तिज विशेष एउटा भावना पर्नु भएको रहेछ असाध्यै खुसी लाग्यो जुन हामी जो परदेशमा बसेकाहरू हुनुहुन्छ उहाँहरू परदेशीहरूले आफ्ना चेलीबेटीहरूलाई सम्झिएर तिजको दिनमा आएर सबैजना बसेर जुन रमाइलो गरिन्थ्यो दर खाएर एक अर्का बिचमा आफ्ना भावनाहरू साटासाट गरिन्थ्यो खुसीले रमाइन्थ्यो त्यस्तो दिन आज पराई देशमा गएपछि न त दिदीहरूको आयो चेलीहरूको आयो न त आफ्नै आयो न परिवार सबैसँग बस्न पाइयो त्यो पीडालाई एउटा भावनाको माध्यमबाट प्रेषित गर्नुभएको रहेछ साह्रै खुसी लाग्यो फेरि फेरि पनि आउँदा कार्यक्रमहरूमा यसरी नै आफ्नो सहभागिता जनाइदिनु होला एकदमै खुसी लाग्यो र यसै गरी हामी तपाईँहरूलाई विश्व नेपाली साहित्य महासङ्घको थोरै जानकारी गराउन चाहन्छौँ विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदीको मासिक रूपमा हुने गरेको छलफलको सम्बन्धमा 2015 9 15 तारिक अथवा सेप्टेम्बर 15 तारिकको दिन मासिक रूपमा हुने गरेको मिटिङ 15 तारिकको दिन हुँदैछ भनेर त्यस संस्थाका अध्यक्ष श्री कृष्णबहादुर सर्तुङ्गेले जानकारी दिनुभएको छ र यो छलफलको लागि चाहिँ उहाँले स्थान भन्नुभएको छ रियाद साउदी 2015 9 महिना 15 गते हुनेछ र समय बेलुका 7:30 बजे स्थान साउदी रियादको हित भन्ने ठाउँमा जुन निरन्तर रूपमा हुँदै आइराखेको हुने हल भन्नुभएको छ र यसको लागि उहाँले आफ्ना सम्पूर्ण पदाधिकारीहरूको लागि पदाधिकारीहरूको छलफलमा गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध पनि गर्नुभएको छ यो उहाँले साउदीबाट गराउनु भएको जानकारी हो हाम्रो अनलाइन रेडियो परिवारको पनि अग्रिम शुभकामना छ सबैको सहभागिता होस् छलफलमा र संस्था फलोस् फुलोस् संस्था आगामी दिनहरूमा अझ अगाडि बढोस् आगामी दिनमा संस्थामा भएका संस्थागत कुराहरूलाई चाहिँ अझै जानकारी गराउनु होला अध्यक्षज्यूलाई त्यो आग्रह गर्दछौँ र यसरी तपाईँहरू हामीले विश्व नेपाली साहित्य महासङ्घको पनि थोरै जानकारी गरायौँ, त्यसै गरी तपाईँहरूले जुन आफ्ना लेख रचनाहरू पठाएर अनलाइन रेडियो कार्यक्रम सिर्जनाका आवाजलाई माया गरेर चाहिँ आफ्नो धेरैभन्दा धेरै सहभागिता जनाउनु भएको छ, एकदम खुसी लाग्छ। तपाईँहरूको एकदमै बढ्दो छ सहभागिता, तपाईँहरूका सल्लाह सुझाव एकदमै सकारात्मक आइराखेका छन् र रेडियो कार्यक्रम पनि सम्पूर्ण परिवार पनि एकदम खुसी छौँ र चाहिँ तपाईँहरूको जुन सहभागिता छ एकदम गरिमामय छ र तपाईँहरूले दिएको सल्लाह सुझावकै आधारमा अझ हामी यसलाई चाहिँ निखार ल्याउने, अझै हामी यसलाई विकास गर्ने र सकेसम्म अझै हामी यसलाई चाहिँ तपाईँहरू सामु धेरैभन्दा धेरै तपाईँहरूका लेख रचनाहरूलाई चाहिँ वाचन गर्ने उसमै छौँ, वाचन गर्ने कुरामै हामी दृढ छौँ र चाहिँ यसै गरी हामी अब फेरि अर्को एउटा तपाईँहरूको रचनालाई उठाइहाल्छौँ। धन्यवाद केपी सर, र भर्खरै मात्र तपाईँहरूलाई केपी सरले जानकारी दिने दिइसक्नु भएको छ संस्थागतको मिटिङको बारेमा। अवश्य पनि यस सूचनालाई तपाईँहरूले मध्यनजर र कडर गर्दै अवश्य पनि उपस्थित हुनु नै छ आशा छ। र अब हामीलाई छुट्याइएको समयले पनि अन्त्य अन्त्य चरणतिर लगिसकेको छ, चुकाइसकेको पनि छ। अब मेरो हातमा आएको पत्र परिसकेको छ, त्यो पत्रलाई म उठाइहाल्छु। उहाँको नाम रहेको छ सङ्गम श्री निमा गुरुङ, दहचौर सुर्खेतदेखि पठाउनु भएको छ। उहाँ भजन रहेको छ, जहाँ अचल मेरी आमाको भेटिन्छ, जहाँ अचल मेरी आमाको भेटिनेछ, त्यही अटकल मेरी आमाको भेटिनेछ। गन्तव्य भूमि यात्रामै रुमलिए भने, गन्तव्य भूमि यात्रामै रुमलिए भने, हृदय खलबल मेरी आमाको भेटिनेछ। म त्यही सपनाहरू पन्छाइरहनेछु, म त्यही सपनाहरू पन्छाइरहनेछु, जहिले सफल मेरी आमाको भेटिनेछ। यस्तो मान्छेको खोजीमा छु जसको, यस्तो मान्छेको खोजीमा छु जसको आँखाको सफल मेरी आमा हो भेटिनेछ। हो संसार मौन बस्नेछ भोलि, हो संसार मौन बस्नेछ भोलि, जब गजल मेरी आमाको भेटिनेछ। जहाँ अचल मेरी आमाको भेटिनेछ, त्यही अटकल मेरी आमाको भेटिनेछ, त्यही अटकल अटकल मेरी आमाको भेटिनेछ भनेर भनिदिनुहुन्छ सङ्गम श्री निमा गुरुङ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, तपाईँको गजल मिठा छ। अझै पनि तपाईँका यी कलम रूपी हातहरू निरन्तरता अगाडि बढ्दै जाओस् पनि भन्न चाहन्छु। र आगामी दिनहरूमा तपाईँका यस्ता यस्ता लेख रचनाहरू यस कार्यक्रममा आउनेछ, त्यो पनि आशा र अपेक्षा गर्नेछौँ। र फेरि अर्को रचना पढ्दै हुनुहुन्छ केपी सरले। धन्यवाद कृष्ण सर, साह्रै मिठो गजल पठाउनु भएको रहेछ निमा गुरुङजीले, खुसी लाग्यो। यसै गरी अर्को एउटा मुक्तक मेरो हातमा परेको छ, नन्दराम खड्का रुकुम हाल साउदी अरबबाट। नचाहँदा नचाहँदै छुट्यो सम्बन्ध, नचाहँदा नचाहँदै छुट्यो सम्बन्ध, हजुर सिसा फुटे झै फुट्यो सम्बन्ध, हजुर सिसा फुटे झै फुट्यो सम्बन्ध। जुनी जुनी सँगै बसौँला त भनेको हो, जुनी जुनी सँगै बसौँला त भनेको हो, बिच बाटोमै नपुग्दै टुट्यो सम्बन्ध, बिच बाटोमै नपुग्दै टुट्यो सम्बन्ध। सिस्ने हिमाल त्यो मुस्कुराएको याद आयो, सिस्ने हिमाल त्यो मुस्कुराएको याद आयो, तल हेर्दा सानी फेरि सुसाएको याद आयो। लुकामारी खेल्दै गरेको छिप्रे खोलामा त्यो कान्छीको पछ्यौरी लुकाएको याद आयो, कान्छीको पछ्यौरी लुकाएको याद आयो। धन्यवाद नन्दराम खड्काजी, साह्रै मिठो मुक्त पठाउनु भएको रहेछ साउदी अरबबाट। आदरणीय श्रोताबिहीन, कार्यक्रम सिर्जनाको आवाज सुनेर साथ दिने श्रोता, आफ्ना रचना पठाएर साथ दिने सर्जक, विश्व नेपाली साहित्य महासङ्घ शाखाको जानकारी गराउनुहुने सपरिवार, यहाँहरू सम्पूर्णलाई एकमुष्ट धन्यवाद दिँदै तपाईँहरूलाई एउटा मिठो साङ्गीतिक आवाज छोड्दै फेरि अर्को हप्ताको कार्यक्रम लिएर शुक्रबार बेलुका 8 बजेदेखि 8:30 उपस्थित हुने वाचकका साथ प्राविधिक मित्र नन्दराम खड्का र सोनम पुन, साथै कार्यक्रम सञ्चालक द्वय कृष्ण सर्तुङ्गे र केबी पौडेल एकैसाथ कार्यक्रमबाट ओझेल पर्छौँ। शुभरात्रि, मिठो सपनाको कामना गर्दछौँ। नमस्ते। झै बढी जाउ छोटो भयो जाममा तिम्रै मुख हेरेर अंगालो बेरेर नाच्न मन लाग्छ मलाई यही किसको मुखमा तिम्रै मुख हेरेर अंगालो बेरेर नाच्न मन लाग्छ मलाई यही किसको मुखमा नाच्न मन लाग्छ मलाई यही किसको Okay.